जीवन मुकरम गीतार अलावा गाउनु पनि हुनुहुन्छ। यस गाउनु गाउनु त सबैले गाउँछ हजुर, तर कुरो चाहिँ के हुन्छ भन्दाखेरि एउटा तपाईँ पनि गाउनुहुन्छ म पनि गाउँछु, तर राम्रो र नराम्रो मात्रै फरक हो। तर अरू गायकहरूले राम्रो गाउँछ, तर म चाहिँ रहरले गाउँछु तर नराम्रो गाउँछु। आफैले रचना गरेर गीतमा चाहिँ आज कुन गीत गाएर हाम्रो इन्टरनेटबाट सुन्ने स्रोतमा पस्कनुहुन्छ? मैले रचना गरेको अथवा अब एउटा कस्तो भन्दाखेरि एकदम मैले चाहिँ एउटा गीत लेखेँ, त्यो गीत चाहिँ तपाईँको अब लगभग लगभग अब त्यो गीतसँग सायद मेरो जीवन कहानी अब जिन्दगीको रङ्ग होइन जिन्दगीको सम्पूर्णता त्यो गीतसँग मेल खान जान्छ। र त्यो गीत मैले लेख्नु त धेरै अगाडि लेखेको, तर म आफैले पनि त्यस्तो खालको परिस्थिति भोग्नु पऱ्यो अनि अहिले आएर चाहिँ यो गीत चाहिँ मैले किन लेखेँ भन्ने कुरा मलाई लाग्छ। त्यसले गर्दाखेरि म हाम्रो श्रोताहरूलाई चाहिँ त्यही गीत गाएर चाहिँ म सुनाउन चाहन्छु। हुन्छ, यही गीत चाहिँ सुनाउनुहोस् न। आजको यो बसेमा साह्रै मिठो गाउनुभयो। हालसम्म तपाईँले कति गीतहरूमा स्वर दिइसक्नु भएको छ अथवा गाउनु भएको छ? मैले अहिलेसम्म गाएको गीतहरू 3-4 जतिमा चाहिँ मैले स्वर दिएको छु। आज उसो भए कुन चाहिँ गीत तपाईँले चाहिँ गाउनु भएको हुन्छ, कुन गीत हाम्रो इन्टरनेट मार्फत सुन्ने श्रोताकोमा चाहिँ पस्कनुहुन्छ? ओके, जस अब 2-3 गीत पनि मैले स्वर भरेको छु होइन। अब स्वर भर्ने क्रमहरूमा मैले चाहिँ एउटा आफ्नै लय सङ्कलन अथवा सङ्गीत मैले गरेँ अनि आफै शब्द लेखेँ अनि हार्मोनियममा बसेर चाहिँ मैले धुन खोजेँ, मिठो निस्क्यो भने यो गायक अशोक मुकार हुँ, तपाईँको भाइ हुनुहुन्छ? मेरो भाइ, अनि उसलाई सुनाएँ, अनि उसलाई सुनाउँदाखेरि चाहिँ होइन दाइ म यो गीत म आफै गाउँछु भन्ने कुरा गरेँ। त्यसपछि मैले चाहिँ होइन राम्रै पो आएछ कि क्या हो भनेर चाहिँ मैले चाहिँ निकै प्रयास गरेर अनि एउटा त्यो एउटा लोकगीत मैले सङ्गीत गरेँ, शब्द लेखेँ, अनि त्यसपछि त्यो गीत चाहिँ अशोक मुकारमले गाएको छ। तर म अहिले मेरै सङ्कलन अथवा मेरै सङ्गीत अनि मेरै शब्द अनि त्यही गीतको चाहिँ लय अथवा सङ्गीत म गाएर सुनाउँछु। हुन्छ, र सुनाउन श्रोताहरूलाई। मयूर जस्ते रंगी छु मुंडे चोली मोहनी पोछ तिम्रै बोली शरण ढुंगे गऊ भने सुतेनी अजय भगे Hey! Thank you. Oh, तिमलाई हाला माया लिए हो पैसा छँदैमा लाई हाला माया लिए हो पैसा छँदैमा लाई हाला माया लिए हो पैसा छँदैमा पल्टन भित्र रहँदा कामको खापा खाप हुन्छ, कस्तो समय तपाईँ चाहिँ गीत लेख्नुहुन्छ अथवा सिर्जना गर्नुहुन्छ, समय कतिखेर निकाल्नुहुन्छ? वास्तवमा तपाईँको चाहिँ के हुन्छ भन्दाखेरि अब कामको खापा खाप र तपाईँको होइन यस्तो हुन्छ, यी कुरासँग चाहिँ के जोडिन्छ भन्दाखेरि अब होइन अब म के कुरा गर्न चाहन्छु भन्दाखेरि जस्तो अब एउटा तपाईँको जस्तो हाम्रो देशको परिस्थिति हेरौँ भने अहिले चाहिँ अब होइन द्वन्द अरेतल आतङ्क राजनीतिक अनिश्चितता, तर यसले पनि तपाईँको जस्तो अब द्वन्द अरेतल आतङ्क चक्काजाम होइन यी सबै कुराहरू विनाशकारी चाहिँ होइन, यो भनेको एउटा के भन्दाखेरि एउटा नयाँ प्रक्रियाबाट अगाडि बढ्ने एउटा माध्यम पनि हो। अनि यो द्वन्द हत्या हिंसा तपाईँको चाहिँ अब होइन अब बन्ददेखि लिएर राजनीतिक अनिश्चितता यो एउटा प्रगतिको मार्ग पनि हो। सोही अनुरूप म यहाँनिर अहिले छु, म व्यस्त छु, म एउटा युनिफर्म ब्रान्चमा काम गर्ने मान्छे, म सबै कुराहरू चाहिँ मैले हेर्नुपर्छ मेरो जबको लागि, तर मान्छेले तपाईँको यसलाई चाहिँ एउटा गहन रूपमा हेऱ्यो भने यो व्यस्तता युनिफर्म ब्रान्च यी सबै कुराहरू होइन तपाईँको यो यो नै अन्त्य होइन नि, तर यो व्यस्तताले चाहिँ एउटा के दिइरहेको छ भन्दाखेरि एउटा तपाईँको चाहिँ एउटा क्रिएसन गर्ने एउटा मार्ग पनि दिइरहेको छ। मैले त सिर्फ त्यो क्रिएसन गर्ने मार्गलाई फलो गरेर त्यसलाई अप्लाई गरेको मात्रै हो, यो गीत लेख्ने कुराहरू सङ्गीत गर्ने गाउने कुराहरू यति मात्रै हो। अब केही महिनापछि नेपाल छुट्टी जाँदै हुनुहुन्छ, के गर्ने सोच लिनु भएको छ? अब अहिले नै एनाउन्स नगरिहालौँ म के गर्छु कसो गर्छु होइन, अब कतिपय कुराहरू अब मैले सोचे जस्तो म गर्छु भनेर गएँ भने पनि अब विविध कारणहरूले गर्दाखेरि यो नपुग्न सक्छ, तर एउटा के भन्दा एउटा सपना छ कि एउटा म अब नेपाल गएर मैले एउटा केही काम गर्नुपर्छ, जुन कामको लागि होमवर्क गरिरहेको छु, मेबी त्यो पुरा हुनसक्छ सक्दैन त्यो त थाहा भएन होइन, किनकि अब पुरा हुन्छ पनि हुँदैन पनि, किनभने अब हामी चाहिँ यहाँबाट अब धेरै वर्षपछि नेपाल गइन्छ, नेपालमा चाहिँ तपाईँको चाहिँ अब सबै कुराहरूमा चाहिँ अब हामीले चाहिँ अब काम गर्नु भनेको चाहिँ एकदम तपाईँको काम गरेर यस्तो गर्छु भन्नु र फलामको चिउरा चपाउनु एउटै हुन्छ, किनभने हाम्रो ठाउँको परिवेशै त्यस्तो छ होइन, यसलाई पनि अब हामीले अब गहन रूपमा नलिउँ, यो पनि एउटा प्रक्रिया हो, यो सुध्रिन्छ भन्ने होइन मनोभावना जगाएर चाहिँ फेरि अब काम गर्नुपर्छ। त्यसले गर्दाखेरि एउटा मेरो सपना के छ भन्दाखेरि अब सकेछु भने गएर एउटा वातावरण मिल्यो भने एउटा एल्बम निकाल्ने कलेक्सन एल्बम निकाल्ने पक्षमा चाहिँ छु, तर निस्किन्छ भन्न चाहिँ म सक्दिनँ। अनि ब्लग एड्रेस बताइदिनुहुन्छ कि? जस मैले एउटा वेबसाइट त मसँग छैन, तर मैले एउटा ब्लग खोलेको छु र मेरो बारेमा र मेरा रचनाहरू केही पढ्न अनि मेरो म प्रति र मेरो सहानुभूतिको लागि तपाईँहरूले चाहिँ भिजिट गर्न चाहनुहुन्छ भने मैले एउटा ब्लग खोलेको छु, त्यो ब्लगको एड्रेस हो www.merokoseli.blogspot.com, यहाँ जानुभयो भने मेरो केही लेखहरू त्यहाँ राखेको छु, अवश्य हेरेर कमेन्ट गरिदिनु होला। सो तपाईँको ब्लग www.merokoseli.blogspot.com भिजिटरले हेर्नुभयो भने तपाईँको चाहिँ त्यहाँको गीत तपाईँको कविता लेखहरू छन् पढ्न सक्छन्। हजुर, अन्तिममा केही भन्न चाहनुहुन्छ जीवन सर? सबै अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने एउटा तपाईँको चाहिँ अब जस्तै एउटा जस्तो पिङ खेल्नु भनेको चाहिँ नि कस्तो हुन्छ भन्दाखेरि तपाईँको नि डोरी बान्नु होइन, डोरी बाँधेर फेरि यहाँ मचेर जानु, वर आउनु, पारि जानु एउटा आनन्दमय हुन्छ। तर त्यो पिङ खेल्दाखेरि जुन आनन्दहरू आउँछ नि, त्यो आनन्द आउनुभन्दा अगाडि चाहिँ गर्नुपर्ने कुराहरू चाहिँ के छन् भन्दाखेरि, तपाईँको पिङ लाउनुको लागि एउटा लिङ्गे पिङ लाउनुको लागि चाहिँ चारवटा बाँस चाहिन्छ होइन। चारवटा बाँस तयार बनाइसकेपछि माथि अब के अरे बाहा भन्छ त्यो लाउनु पऱ्यो, डोरी गाँच्नु पऱ्यो भने एउटा गीत लेख्ने मान्छे त पिङ खेल्ने मात्रै हो हेर्नुहोस्, अनि श्रोता भनेको चाहिँ ती चारवटा बाँसका खम्बाहरू हुन् र उहाँहरूले चाहिँ खम्बा ठडाइदिनु भयो भने एउटा गीतकार त्यो खम्बामा मजाले पिङ खेल्छ अनि आनन्द लिन्छ। अनि सोही अनुरूप त्यो तपाईँको चाहिँ त्यो खम्बै छैन भने त्यो पिङ खेल्ने मान्छे कसरी खेल्छ? मेरो भनाइको तात्पर्य के हो भन्दाखेरि, सबै श्रोताहरूले एउटा हामीले लेखेका गीतहरू सुनिदिनुहोस् अनि हेरिदिनुहोस्, केही कमी कमजोरी छ भने त्यसको चाहिँ अब औँलाइदिनुहोस्, एउटा के अरे ती गल्तीहरूलाई चाहिँ सुधार्ने एउटा अवसर दिनुहोस् त्यसैको अपेक्षा गर्दछु। आजकै बसाइमा छुट्टिनु पूर्व तपाईँ कुन गीत गाएर हामी बिदा हौँ त? अब यो छुट्टिनुभन्दा पूर्वले अब कुन गीत गाएर भनौँ भन्दाखेरि एउटा समसामयिक अथवा यो भेटघाट अनि मान्छेको जिन्दगी अनुसारको तपाईँहरूले म कुन गीत सुनाउन चाहन्छु भन्दाखेरि मानसिंह थुलुङ दाईको गीत धेरैचोटि आँखा जुद्यो तिमी हाँसेन, यो गीत सुनाउन चाहन्छु। हुन्छ, यही गीत सुन्दै हामी बिदा लियौँ। हस्त जीवनजी, धन्यवाद। धेरै चोटि आँखा जुध्यो तर तिमी हाँस्यौ न, दुई दिनको जिन्दगीमा के हुने हो, हाँसिराख न माया बोलिराख न, हाँसिराख न माया बोलिराख न, जिन्दगी बगेको पानी जस्तो हो, आउँदैन फर्केर फेरि फेरि हो, माया त दुई दिनको घाम जस्तै हो, कर्मले डराई कतनी राखन माया बोली राखन, हँसो कसरी माया बोल कसरी। कसरी तिमी बग्नु जुनी जुनी सम्म गंगा सरी तिमी बग्नु जुनी जुनी सम्म तिर्खा बनी माउला बिहानी को घाममा तिर्खा बनी माउला बिहानी को घाममा तिमीलाई देखे पछि तिमीलाई देखे पछि तिम्रो छेउमा परे पछि मनै रसाउँछ हो Stay in.